ये आप सुनते रहते हैं, ये बातें मैंने बयान नहीं करनी कि जिसने रमजान का क़याम किया उसके गुनाह मुआफ हो गया, ये तो आप जानते हैं। जिसने लैलतुल कद्र का क़याम किया गुनाह मुआफ हो गए, जिसने जुमा पढ़ा अगले जुमे तक के गुनाह मुआफ हो गए, जिसने हज किया उसके गुनाह मुआफ हो गए। कोई नेकी ऐसी नहीं है जो गुनाहों की माफी का बायस ना बने। लेकिन जो मैं आपके सामने बातें बयान करना चाहता हूं वो दो हैं, पूरी तवज्जो से सुने। इन दो अमाल की वजह से अल्लाह तबारक व तआला गुनाहों को मुआफ करते हैं। और ये दोनों अमल बयान करने से पहले मैं दुआ करता हूं अल्लाह मुझे और आपको ये दोनों अमल जिंदगी में जी भर कर करने की तौफीक अता फरमाए। पहला अमल आप सुन लें, आज का मौजू है माफी किसे मिलेगी, क्योंकि आजकल तो बड़े बड़े गुनाहगार भी माफी मांग रहे हैं ना, और आजकल तो माफी का ही मामला है, रातें ही माफी की हैं, सब कुछ माफी के लिए हो रहा है। तो अगर हमें पता ही ना चले कि माफी किसे मिलेगी, तो आइए दो अमल मैंने बयान करने हैं और तीन तीन हदीसें बयान करनी, यानी छह हदीसें होंगी, दो अमल होंगे। पहला अमल आप सुन लें, कुरान और हदीस के मुताला से पता चलता है कि जो बंदा लोगों के लिए आसानी पैदा करता है, सुनो नमाज पढ़ने वालों, रोजा रखने वालों, जो बंदा लोगों के लिए आसानी करता है, लोगों से तकलीफ दूर करता है, लोगों की परेशानियां दूर करने की कोशिश करता है, बेलौस किसी के काम आता है, जो बंदा किसी बंदे के लिए आसानी पैदा करता है, अल्लाह तबारक व तआला इस अमल के बदले अपने बंदे के बड़े बड़े गुनाहों को मुआफ फरमा देते हैं। तीन हदीसें सुन लें। पहली हदीस, एक बंदा फौत हो गया, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाया, पहली उम्मतों में से था, अल्लाह की बारगाह में पेश हुआ, पूछा बंदे तूने क्या किया, कहने लगा अल्लाह ताला कोई लंबे चौड़े बड़े अमल वजीफे करके नहीं आया, बस एक नेकी मुझे याद है कि मैं लोगों को ना मौलत बहुत दिया करता था, लोगों के लिए आसानी बहुत करता था, ब्रेक टाइट नहीं करता था, इंतहा तक नहीं जाता था, दुखी नहीं करता था, नजायज फायदा नहीं उठाता था, लेन देन के मामले में अगर कोई कर्ज लेने आता, रिश्तेदारी के मामले में, बस मैं तो सहूलतें देता, आसानियां देता, प्यार देता, मोहब्बतें देता, मौलतें देता। अल्लाह तबारक व ताला ने फरमाया अच्छा तो जिंदगी में मेरे बंदों को मौलतें देता रहा, आसानियां देता रहा, जा तेरा ये अमल मुझे इतना पसंद है कि तेरी जिंदगी भर के गुनाहों को मुआफ करने के बाद मैं रब्बुल आलमीन ने तुझको अपनी जन्नत का मेहमान बना दिया। भाई सोचो हम कितनी आसानियां पैदा करते हैं, सोचो कितनी हम मौलतें देते हैं, हमारे रवैये कितने नरम हैं। दूसरी हदीस आपको सुनाता हूं, बैनमा रजुलुन यमशी बितरीकिन फवजद हुस्न शौकिन औ फिर रिवाया फअखरहा फशकर अल्लाह वगफरा। नबी सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि पहली उम्मतों में से एक बंदा सड़क पे जा रहा था, चलते चलते उसने देखा कि खारदार झाड़ी है, कांटे हैं रस्ते पे, तो लोगों को तकलीफ देते हैं, लोग परेशान होते हैं, फरमाया वो अपनी सवारी से उतरा या जैसे तैसे था उसने वो तकलीफ देने वाले सामान को रस्ते से दूर कर दिया। अल्लाह को अमल इतना पसंद आया, इसने लोगों से तकलीफ को दूर किया, अल्लाह ने जिंदगी भर के गुनाह मुआफ करने के बाद उस बंदे को अपनी जन्नत का मेहमान बना दिया। भाई किसी की जिंदगी में कांटे नहीं बिछाने चाहिए, किसी को दुखी नहीं करना चाहिए, परेशान नहीं करना चाहिए, इस वजह से गुनाह मुआफ नहीं होते। फरमाया रास्ते से कांटे हटाने की वजह से अल्लाह पाक ने कदर की और मुआफ कर दिया। और हम देख लें दिन रात क्या करते हैं रिश्तेदारी में, दिन रात क्या करते हैं बरादरी में, दिन रात क्या करते हैं महल्लेदारी में। खुदा की कसम हमारे तो चंद लोग ऐसे हैं कि वो किसी को जीने नहीं देते, उनसे बर्दाश्त नहीं होता कोई इज्जत पा जाए, मुकाम पा जाए, रुतबा पा जाए, कोई सुकून का सांस ले ले। मेरे प्यारे भाइयों आइए क़याम मुबारक, रोजा मुबारक, तरावी मुबारक, तिलावत मुबारक, सदका मुबारक, हज मुबारक, उमरा मुबारक, अल्लाह का वास्ता दे के कहता हूं अगर आप अपने प्यारों को दुखी करते हैं, तंग करते हैं, उनके लिए आसानियां पैदा नहीं करते, तो सच्ची बात है ये आपकी माफी में बहुत बड़ी रुकावट है। फरमाया जो किसी की जिंदगी के कांटे चुन लेता है, किसी की जिंदगी में आसानी पैदा कर देता है, मौलत पैदा कर देता है, अल्लाह तबारक व तआला उसके जिंदगी भर के गुनाहों को अपनी रहमत से मुआफ फरमा देते। तीसरी हदीस सुन ले, आपने फरमाया एक बंदा जा रहा था, चलते चलते उसको बड़ी प्यास लग गई, उसने क्या किया, वो कुएं में उतरा, पानी पिया, प्यास बुझ गई, कुएं से बाहर निकला, बड़ी काबिले तवज्जो रिवायत, कुएं से बाहर निकला, अभी चंद कदम कुएं में उतरना आसान नहीं है, आप तो अरब में जाते नहीं हैं, کنویں میں اترنا بڑا مشکل ہوتا ہے، نکلنا بڑا مشکل ہوتا ہے۔ خیر ابھی وہ چند قدم باہر نکلا، اس نے ایک دیکھا کہ کتا ہے اور پیاس کی وجہ سے یاکل الثرا، وہ گیلی مٹی نہ چاٹ رہا ہے۔ بڑا پریشان ہوا، خیر وہ واپس آیا، کنویں کے پاس آیا۔ اب اس کے پاس کوئی برتن نہیں تھا، پیالہ نہیں تھا، گلاس نہیں تھا کہ جس میں وہ پانی ڈالے۔ خیر وہ کنویں میں اترا، اترنے کے بعد اب اس نے کہا کہ کیا کروں۔ اس نے اپنا موزہ اتارا، موزے میں اس نے پانی بھرا۔ کس کے لیے بھرا؟ بولتے نہیں، او انسانوں کے کام نہ آنے والو، اب باپ کی دعائی کا اہتمام نہ کرنے والو، اور مسلمان کے لیے نہ تڑپنے والو، مسلمانوں سے محبتیں نہ کرنے والو۔ میرے پیارے بھائیوں، ہم کہتے ہیں معافی نہیں ملتی، بہن دکھی، بھائی دکھی، رشتے دار دکھی، زبان کے رویے اچھے نہیں ہیں، کسی کے کام نہیں آتے، یہ بہت بڑا عمل ہے۔ فرمایا جو کسی کو آسانی دے، کسی کا خیال کرے، اللہ اس بندے کے گناہوں کو معاف کرتے ہیں۔ اب یہ کنویں میں اترا، اپنے موزے میں اس نے پانی ڈالا، کس کے لیے؟ اچھا پانی تو ڈال لیا، لیکن ہم نے دیکھا ہے، کیونکہ عرب میں جانے کا موقع رہتا ہے، ریاض میں، خیبر میں، جب ہم جاتے ہیں کنویں کو دیکھتے ہیں، صلح حدیبیہ والا کنواں اور دیگر کنویں، تو وہاں پر اب اس نے اگر ایک ہاتھ میں پکڑ لینا موزہ تو وہ اوپر نہیں چڑھ سکتا، دونوں ہاتھ استعمال کرنا پڑتے ہیں، کنواں ہوتا ہے، گرنے کا خدشہ ہوتا ہے۔ اب دوسرا مسئلہ، ہم جیسا ہوتا تو شاید وہ سوچتا یار ہے تو کتا ہی، اپنے آپ کو اتنی پریشانی میں ڈالنے کی ضرورت کیا ہے۔ ہم تھوڑا سا کسی کا کام کریں نا تو 38 مرتبہ کہتے ہیں یار میں تو ذلیل ہو گیا تیری خاطر۔ اگر کوئی اللہ نیکی لے لے نا ہم سے، اور شیطان پتا کیا چاہتا ہے، شیطان کہتا ٹھیک ہے تو نے نماز نہیں نا چھوڑنی، تراویح نہیں نا چھوڑنی، بس ٹھیک ہے، اب ہمت میں نے بھی ہارنی، بس ایک ذہن بنا لا کہ زندگی میں نا کسی کے کام نہیں آنا، کیونکہ اس کو پتا ہے کہ انسان اعلیٰ درجے کا عبادت گزار ہو، اگر وہ خیر خواہ لوگوں کے کام آنے والا نہیں ہے تو اکیلی عبادت اس بندے کے بخشش کے لیے کافی نہیں ہے، بے شمار مثالیں موجود ہیں۔ تو خیر اب دوسرا مسئلہ پیدا ہوا، حدیث کے لفظ ہیں فملا خفہ، اس نے اپنے موزے کو پانی سے بھرا، وہ امسک بفی، پھر اس نے وہ موزہ جو تھا وہ اپنے منہ میں، اپنے دانتوں میں لیا، اپنے منہ میں رکھ لیا۔ رسول اللہ فرماتے ہیں ایک کتے کے لیے، لاہور کے رہنے والوں، ایک کتے کے لیے اتنا اس نے عمل کیا۔ باہر نکلا، فسق القلب، کتے کو پانی پلایا، فشکر اللہ وغفر اللہ، اللہ پاک کو اس کا یہ درد، یہ فکر، یہ آسانی، یہ مہلت، یہ خیر، یہ جذبہ اتنا پسند آیا کہ اللہ تبارک و تعالیٰ نے اس ایک عمل کی وجہ سے اس کی زندگی بھر کے گناہوں کو معاف کر دیا۔ بھائیو پہلی بات میں نے مکمل کر دی ہے، لمبی بات میں نہیں کروں گا، آخری بات سن لیں۔ یعنی ساری بات کا خلاصہ یہ ہے، آپ نے دعائیں بھی کرنی ہیں، ٹھیک ہے، رونا بھی ہے، صدقہ بھی کرنا ہے، لیکن اگر آپ یہ چاہتے ہیں نا کہ سوچ سے پہلے ارجنٹ سروس گناہوں کی معافی کے لیے، فاسٹ ترین اور آسان ترین رستہ گناہوں کی معافی کے لیے اور اللہ کی رحمت کو جوش دلانے کے لیے، بس آپ کسی کے کام آئیں، کسی کا خیال کریں۔ ایک کتے کا اگر حیا کیا جائے تو اللہ پھر بھی گناہ معاف کرتا ہے، تو اگر باپ کا حیا کیا جائے، ماں کا حیا کیا جائے، بہن کا حیا کیا جائے، بھائی کا حیا کیا جائے، کسی مسلمان کے کام آیا جائے تو یہ تو اشرف المخلوقات ہے۔ تو خیر بات ہم نے مکمل کر دی ہے بھائی، آپ نے اس بات کی کوشش کرنی ہے، میں دعا بھی کرتا ہوں، آمین کہیں، قبولیت کی گھڑی ہے۔ اللہ مجھے اور آپ کو زندگی بھر ہر بندے کے کام آنے کی توفیق عطا فرمائے۔